বলাইবো ভেটা হাসি দেও বলি দেও খোলি মন পেটা। নমস্কার, ম গায়িকা শর্মিলা গুরুং। তপাই অহিলে হেরদাই হুনুহুন্ছ gulminews.com। नमस्कार, स्वागत तथा अभिवादन कार्यक्रम ओजेलका खबरमा साथमा छु सदा चाहिँ म प्रेम सुनार। कार्यक्रम ओजेलका खबर ठीक यसै समयमा यस रेडियो सहित 11 वटा रेडियोहरूबाट प्रसारण हुने गर्दछ। साथै 1 दर्जन भन्दा बढी अनलाइनबाट पनि 24 घन्टा सुन्न सकिनेछ। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी 199 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ देख्नु न भेट्नु फोटो र मोबाइल फोनको भरमा विवाह गरेका एक दम्पतिको जीवन कथा। त अबको पौनी 1 घन्टा हामीसँगै रहनुहोला। कार्य व्यस्तताका कारण आज अन्य विषय समेट्न नसकी ओजेलका खबरको सबैभन्दा प्रिय विषयवस्तु जीवनको गोरेटो मात्रै लिएर प्रस्तुत भएका छौँ। जिल्लाकी 27 वर्षीय माया तामाङ पश्चिम गुल्मीको बडगाउँमा मनभित्रको रानी महल उनकै निम्ति साँचेर बसिरहनु भएको छ। केवल फोटो र मोबाइल कुराकानीको भरमा माया तामाङ बडगाउँ गाविस वडा नम्बर 2 गोजुङ्गा निवासी शिव सर्तुङ्गे मगरसँग विवाह गरेर आउनु भएको छ। तर श्रीमती भएर घर भित्रिएको 9 महिना भयो, श्रीमान श्रीमतीको देखभेटै छैन। जबकि श्रीमान शिव सर्तुङ्गे मगर यति बेला वैदेशिक रोजगारका लागि कुवेतमा हुनुहुन्छ। यता उहाँकी श्रीमती माया तामाङ पनि विदेशबाट सिधै माइती घर आउनु पर्नेमा मोबाइलमा गरिएको बाचा बन्धनको आधारमा यति बेला बडगाउँ गाविस वडा नम्बर 2 आएर उहाँको घर भित्रिनु भएको छ। यसरी देखभेट नभइकन पनि मोबाइल फोन र फोटाको भरमा विवाह गरेकी उनै माया तामाङको जीवनको गोरेटो लिन म सहित नेपाल सुनचाती व्यवसायी संघ गुल्मीका अध्यक्ष बालकृष्ण बराल पुगेका थियौँ। सुनौ उहाँसँग गरिएको स्थलगत कुराकानी। हजुर नमस्कार। नमस्कार। सर्वप्रथम श्रोतालाई तपाईँको त्यो रिङटोन सुनाऊ है त। हरेक पल तिम्रो सम्झनामा छटपटी नै यो मन जलाएकी छु। अतीतको सम्झनाले भुट्टो चर्किन्छ। नसम्झेको दिन छैन, नरोएको रात छैन। मलाई विश्वास छ तिमीले मलाई धोका दिने छैनौ, मेरो मायामा विश्वासघात गर्ने छैनौ। तिमी त मेरो मनको मान्छे, तिमीसँग टाढिएर कसरी पाउन सक्छु र तिम्रो दर्शन पाए पनि स्वर्गकै अनुभूति हुने थियो। तिम्रो यादमा रुँदा रुँदै मऱ्यो भने मरिहाले, नत्र तिमीलाई भेट्ने मेरो चाहना। यो कसरी संयोग मिल्यो तपाईँहरूको यसरी होइन, जबकि तपाईँ नुवाकोट जिल्ला देउराली गाविस वडा नम्बर 9 निवासी हुनुहुन्छ, उहाँ चाहिँ पश्चिम गुल्मीको बडगाउँ गाविस वडा नम्बर 2 गोजुङ्गा निवासी हुनुहुन्छ, उहाँ अहिले कुवेतमा हुनुहुन्छ, कसरी संयोग मिल्यो यहाँको विवाह? खास भन्नुपर्दा कुरा के हो भने म पहिला पनि विवाह भएको थियो, 14 वर्षमा विवाह भएको कारणमा हाम्रो गाउँमै विवाह भएको थियो। त्यसपछि म त्यो घरमा धेरै बसेर श्रीमानले मैले विदेश पठाउने काम गरेँ, म घर व्यवहार चलाउने काम गरेँ, सबै गर्दा उनीले घर व्यवहार केही गर्नु भएन। त्यसपछि फेरि मैले धेरै दुःख पाएँ। मेरो एउटा त्यस्तो कुरा लुकाउँदैन, मेरो एउटा छोरा छन् एउटा। त्यसपछि मैले त्यो घरमा धेरै दुःख भएपछि मैले धेरै व्यवहारहरू मेरो हातमा परेपछि मैले त्यो व्यवहारहरू चलाउन म एक्लै सकेन। कुनै देवार जेठाजु थिएन, मेरो कुनै पनि परिवार खास ठुलो थिएन। त्यही साना त्यही 2 नन्ना थिए, उनीहरू कसैको विवाह भएको थियो, ससुरा थिएन, उनीहरू आफ्नो आफ्नो बाटोमा थिए लेखाइ पढाइमा। म सानैदेखि चाहिँ बा आमाको घरमा म लेखाइ पढाइ, म स्कुल पढेको छैन, म माथि शिक्षा छैन, अलिका दिन छैन, म भन्यो भने 1 कक्षा पनि म पढेको छैन। त्यसपछि मेरो विवाह भएपछि मैले एउटा छोरा जन्मिएपछि पनि मैले लगभग त्यो घरमा विवाह भएर मैले 6-7 वर्ष त्यही घरमा बसेँ। त्यसपछि म उसलाई 2 विदेश पठाउँदा पनि घर व्यवहार नहिँड्ने, यताउति नगर्छु, मैले घर व्यवहार यस्तै घरमा भएपछि ऋण के हुन्छ, मेरो हातमा व्यवहार भएपछि मैले व्यवहार चलाउन गाह्रो भयो। धेरै उसले 6-5 महिना फोन गर्न छोडिदिनु भयो। त्यसपछि मैले बा आमाको घर आएँ। बा आमाको घर आएर मैले म लेखाइ पढाइ छैन, आफूमा केही गरेर खाने उपाय छैन मेरो नेपालमा, लेखाइ पढाइ यसो उसो केही सहयोग दिने यस्तो उस्तो मान्छे केही ऊ आफ्नोमा आफूभित्रमा केही आटाएन। त्यसपछि मैले विदेश जान्छु भन्ने कुरा गरेँ। त्यसपछि मेरो बुवा आमाले विदेश जाने कुरामा व्यवस्थामा मिलाइदियो। त्यहाँपछि मैले त्यही ऊ गरेर आसौचमा मैले कुवेतको सिलसिलामा जाँदाखेरि म लगभग कुवेतमा गएर 2 वर्षसम्म मैले कुवेतकोमा बिताएँ। 2 वर्ष कुवेतमा बित्दाखेरि फेरि म साउदी कुवेत जाने, त्यसपछि फेरि म मेरो साउनीको हामी सखास जाने हो घरको काम, ठुलो उसमा जानु सकेन काममा, त्यही पनि लेखाइ पढाइ केही छैन ममा, त्यही अलिअलि त्यही बोल्ने यताउता केही काममा सुरुमा मैले सानो व्यवसाय खोजेको थिएँ। मैले त्यही कुवेतमा गयो, ओ साउदी कुवेत आउने काममा गएँ। त्यहाँपछि मेरो साउनीको छोरीको काम गर्ने एउटा नेपालमा गएर थियो, आउने उसमा थियो सिसिलोमा, त्यसपछि मैले त्यो दिदीलाई भेटेँ। मेरो साउनीको छोरीको काम गर्ने ऊ दिदीले ल्याएसी, उहाँको मेरो श्रीमान र उहाँको श्रीमान सँगै हुनुहुँदो रहेछ काम गर्न। म कुवेतमा गएसी 2 वर्षपछि अहिलेको उहाँको मेरो त्यो साथीको श्रीमान र मेरो श्रीमान सँगै हुनुहुँदो रहेछ काम गर्न। त्यसपछि उनीहरू देखभेट हुने उनीहरू महिनामा छुट्टी लिने त्यसो गर्ने काम थियो। त्यसपछि उनीहरूले मलाई यिनी मेरो दुःख तिमीले अहिलेसम्म किन यतिसम्म किन तिमीले अहिलेसम्म बिहे गर कि राम्रो केटा पाउलास् कनैसँग बोला गर्ने कुरा भयो। अनि मैले भन्यो भो पर्दैन, मैले त्यति विवाह गरेर पहिलोचोटि एउटा जिन्दगीमा विवाह गरेर त्यति दुःख पाउँछ भने म किन विवाह गर्ने, कतै त कतै मलाई आफ्नै खुट्टामा उभिएर खान सक्ने हिम्मत मसँग पनि छ, तर लेखाइ पढाइ छैन, म केही न केही त गरेर छाड्छु भने। त्यसपछि त्यो दिदीहरूले त्यो भेनाले हामी भेना गर्ने भेना भन्ने गर् उहाँलाई उहाँ दिदीको श्रीमानलाई, त्यसपछि उनीहरूले फगाए एकदम ऊ गर्यो, यिनी केटा गुल्मी गर्नु यस्तो छन्, हामीले देखेको हामी सँगै छौ, तिमीले यिनी केटासँग विवाह गर यस्तो गर फोन गर बोला केही फरक पर्दैन, तिमी विवाह नगरे पनि बोला एकचोटि बोला कस्तो छ तिमी आफै बुझ तिमी आफै उ गर भन्ने कुरा भयो। त्यसपछि मैले धेरै दिन मानेन, धेरै दिन नमानेको उसमा उनीहरूले ऊ गरेसित मैले पनि बोलेपछि मेरो श्रीमानले भन्नुभयो हाम्रो भा छैन, हाम्रो फेसबुक भन्दा पनि एउटा फोटो मात्रै हुन् हजुर, फोटो मात्रै, मैले उतिङ्गेर विदेशमा फेसबुक चलाउँ मैले आउँदैन पनि, त्यो लेखाइ पठाएको मान्छे छैन, लेखाइ पठाएको भनेको मलाई थाहा छैन, तर मलाई आउँछ दुःखको कारणले गर्दा मलाई मेरो साथी उहाँको श्रीमानसँग भेट्न जानुहुन्थ्यो त्यो दिदी महिनामा, मैले त्यही सानो मोबाइलमा फोटो खिचेर पठाइदिए, साथीले पठाइदियो फेरि मेसेज गरेर भनेर पठाइदिने उनले, त्यसपछि फेरि उनी गएपछि फोटो पठाइदिनु भएको रहेछ सानो हाफ फोटो, त्यसमा मैले देखेँ। त्यसपछि हामी कुरा भए ठिकै छ, यति मलाई धन सम्पत्ति भनेको सबै कुरामा हुन्न, सबभन्दा ठुलो कुरो जिन्दगीमा माया हुन्, माया भएपछि एउटा धन सम्पत्ति सबै कुरो हुने रहेछ, यति मैले धन सम्पत्ति भएको केटा कुनै धनी केटासँग राम्रो केटासँग विवाह गर्न चाहेको भए सायद मेरो जिन्दगी पनि धेरै आइसकेको थियो, किनकि उनीहरूलाई मेरो दुःख बुझ्दैन। कुनैले यति भन्छ कि म तिमीलाई यहाँ राख्छु, मेरो यति लाखको घर छ, यति लाखको घरहरू छ, मेरो ब्याङ्कमा यति पैसा छ, तर म त्यो चाहन्न, किनकि धन सम्पत्ति भएको मान्छेसँग मेरो विवाह पहिल्यै विवाह भएर म पुगेको, म पनि यति हैसियतको पहिलाको श्रीमानसँग धन सम्पत्ति थियो तर माया थिएन, यसको माया थिएन, सायद मैले धेरै माया गरेको उसलाई, माया नगरेको होइन मैले धेरै माया गरेको, मैले हरेक दुःखमा उसलाई मैले साथ दिएको थिएँ, मैले हरेक कुरा, तर म भन्दा उमेर ठुलो हुन् उनी, तर मैले लेखाइ पढा नभए पनि मैले धेरै ज्ञान बुद्धि दिएको, पछिको बाटो हेर्नु अहिलेको बाटो हेर्नु होइन, जिन्दगी धेरै लामो छ तर जिन्दगी बित्न यति सजिलो हुन्न त्यो मलाई थाहा छ, किनकि म एउटा पहाडमा जन्मेको दुखी बा आमाको एउटा सन्तान हो। तपाईँको श्रीमानको पनि पूर्व पत्नी हुनुहुन्थ्यो र तपाईँको पनि हुनुहुन्थ्यो होइन, दुबै उस्ता उस्तीको भेट भयो हजुर, म त्यो कुरो भन्दैछु। त्यसपछि उहाँले भन्नुभयो म तिमीसँग विवाह गर्छु, किनकि उनको यहाँ घर श्रीमती उनी विदेश जानु बित्तिकै लगभग 1-2 चोटि पैसा पठाउने बित्तिकै उहाँको श्रीमती पाल्पा पहिले गएछन् विवाह गरेर, पाल्पा विवाह गरेर जानु भएसित गएसित उनको सानो सानो नानी 3 रहेछन्, 12 वर्षको छोरा छन्, 9 वर्षको छोरी, 6 वर्षको नानी छन् रहेछन्। त्यसै कारणले उनले भन्यो मेरो गाउँमा यस्तो यस्तो घर छ, तिमी सक्छ कि सक्दैन, गर्छौ कि गर्दैन, यस्तो भयो मेरो दुःख छ यस्तो भयो उनले उहाँले भन्नुभयो। मैले भन्यो तर मलाई जिन्दगीभर साथ दिनु, म त्यो बच्चाहरू हेरेर तपाईँको पहाड होस् या सहार होस् म काम गरेर बस्न तयार छु, जबसम्म तपाईँको इच्छाले सुख राख्नुहोस् वा दुःख राख्नुहोस्, कुनै दिन कमाएर यतिकन राख्छु मेरो परिवारलाई भन्नुहुन्छ र मलाई सुख राख्नु भयो भने ठिकै छ, आफ्नो हैसियतले पहाडतिर अब छोराछोरी हेरेर म बस्छु, उनीको आमाको ममता मैले दिन्छु, कहिले कारण छ चारले कहिले अब एकै घरमा भएपछि सबैको त्यही हुन्छ। श्रीमानको बालबच्चा एउटा छोरा दुईटा छोरी छन् हजुर, आफ्नै बच्चा जस्तो लागिरहेछ अहिले तपाईँलाई, एकदम एकदम सबै उस्ता उस्तीको भेट भएर हजुर हजुर तपाईको जब मैले व्यक्तन सुन्छु बडो मार्मिक छ फेरि म एकचोटी यो व्यक्तन चाहिँ सुनाउन चाहन्छु है त ल ल हुन्छ एकदम एकदम सुन रुनु रोएकी छु हरेक पल तिम्रो सम्झनामा छटपटे नै यो मन जलाएकी छु अतीतको सम्झनाले भुटे छर्किन्छ नसम्झेको दिन छैन नरोएको रात छैन मलाई विश्वास छ तिमीले मलाई धोका दिने छैनौ मेरो मायामा विश्वासघात गर्ने छैनौ तिमी त मेरो मनको मान्छे तिमीसँग टाढिएर कसरी पाउन सक्छु र तिम्रो दर्शन पाए पनि स्वर्गकै अनुभूति हुने थियो तिम्रो यादमा रुँदा रुँदै मऱ्यो भने मरिहाले नत्र तिमीलाई भेट्ने मेरो चाहना तड्पिनुहुन्छ है भेट पनि भएको छैन कहाँ देखु कहाँ भेटौँ जस्तो भइरह होला है हजुर कुरा एकदम भेट भएको छैन म आएको लगभग 9 महिना भइसक्यो नौ महिना भयो मैले यिनी घर व्यवहार चला छन् छोरा छोरी बिग्रिएको घर एकदम राम्ररी राखेका छन् छोरा छोरी सफा छन् पढाइ लेखाइमा ध्यान छ मैले पढ्न लागेन लेख्न नआएन उनीले एकदम मुखले भनेर पनि आफैले भनेर पनि उनी एकदम पढाइमा साराहरूले भन्नुहुन्छ तिम्रो आमा आएर पहिलाको आमाले भन्दा एकदम राम्रो गरेका छन् तिमीहरू कस्तो छन् यिनी बच्चाहरूले तिम्रो आमाको सम्झना याद आउँछ कि आउँदैन भनेर सोध्यो भने आउँदैन भन्छन् बच्चाहरू आमाको माया तपाईँले दिनुभयो धेरै एकदम पछि उनीहरूले हेर्छ कि हेर्थेन त्यो म जान्न भगवान् जान्छ अहिले आमाको ममता र आमाले निभाउनु पर्ने कर्तव्य म माथि मेरो छोरामाथि गर्नुपर्ने बाध्य र कर्तव्य यिनी छोरा छोरीले दिएको छ सुन्नु न नारीको जीवन होइन एकचोटि भाग्य फुटे पनि एकचोटि सप्रिन्छ भन्छन् होइन तपाईँले पनि धेरै दुःख सङ्घर्ष गर्नुभयो कैयौँ नारीहरू श्रीमानबाट घृणित र अपहरित भएर बसेका छन् तर एकचोटि धोका पाइयो भन्नेमा हरेस खान चाहिँ हुँदो हजुर हजुर यो कुरा एकदम किनकि मैले धेरै दुःख पाएँ अहिलेसम्म म भन्नुपर्दा यहाँ गुल्मीमा आएर अलि श्रीमानको मायाले गर्दा आफ्नो केही उसले भाग्यले गर्दा हो कि के अलि सुख छन् आनन्द छ अलिकति आनन्द छ म धेरै बस मेरो यिनी जन्मदिने बा आमा जन्म ठाउँ एकदम टाढा भयो तैपनि एउटा छोरीको जात हुन् जहाँ पनि जानुपर्छ टाढा भए नि नजिक भए नि एकदम खुसी छौँ आनन्द छ बाँच्ने एउटा जिन्दगीभर उनीले साथ दिनुहुन्छ भने म पनि त्यसमै खुसी रहन्छु Mm-hmm.